नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 मेगाहर्जसँगै इन्टरनेट अनलाइनमा www.radioarpan.com.np मार्फत संसारभरिकै साथ सुनिरहनु भएको बिहान 7 बजेको अर्पण स्थानीय समाचारमा स्वागत छ। म ध्रुवराज खनाल। आजदेखि नयाँ वर्ष 2071 सुरु भएको छ। सम्पूर्णमा सुरुमा नयाँ वर्ष 2071 सालको हार्दिक मङ्गलमय शुभकामना। आजदेखि नयाँ वर्ष 2071 साल सुरु भएको छ। नयाँ वर्षको अवसरमा सुख शान्ति समृद्धिको कामना गर्दै एक आपसमा शुभकामना आदान प्रदान गर्ने क्रम चलिरहेको छ। नयाँ वर्ष 2071 साल सबै नेपालीका लागि सुखद वर्ष हुनेमा कामना गरिएको छ। वर्ष 2070ले सुम्पिएको संविधान निर्माणको कार्यभार पनि वर्ष 2071 सालमा पुरा हुने आम नेपालीले विश्वास लिएका छन्। वर्ष 2070लाई विदाई गर्दै गर्दा आम सर्वसाधारणले यस वर्षलाई मिश्रित वर्षको रूपमा हेरेका छन्। राजनैतिक दृष्टिबाट वर्ष 2070 उपलब्धिमूलक रहेको छ। नयाँ वर्ष 2071 सालको अवसरमा रेडियो अर्पण 104.5 मेगाहर्जले सम्पूर्णमा शुभकामना व्यक्त गरेको छ। रेडियोका उपाध्यक्ष एवं कार्यवाहक अध्यक्ष इमान भुषालले आज जारी गर्नुभएको शुभकामना सन्देशमा स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा शुभकामना व्यक्त गर्नुभएको छ। सन्देशमा रेडियोका शेयर सदस्य, कर्मचारी, विज्ञापनदाता, श्रोता तथा शुभचिन्तकहरूमा नयाँ वर्षले नयाँ जोश, जाँगर तथा उमङ्ग ल्याओस् भनी कामना गरिएको छ। नयाँ वर्षले जारी राजनैतिक सङ्क्रमण चाँडै अन्त्य गरी स्थायी शान्तिको कामना गर्दै 2071 सालमा नेपाली जनताले नयाँ संविधान पाउने आशा पनि सन्देशमा उल्लेख छ। त्यसका लागि राजनैतिक दलहरूलाई बेला बेलामा घचघचाउन पनि आम नेपालीमा आह्वान गरिएको छ। गोर्खा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्यामा संलग्न रहेको भन्दै 13 जना विरुद्ध चितवन जिल्ला अदालतमा अभियोग पत्र दर्ता भएको छ। कर्तव्य ज्यान सम्बन्धी महलको 13-1 बमोजिम सर्वस्वसहित जन्मकैदको मागसहित सरकारवादी मुद्दा दर्ता भएको हो। स्वर्गीय कृष्णप्रसाद अधिकारीका पिता नन्दप्रसाद अधिकारीको जाहेरीका आधारमा प्रहरीले गरेको अनुसन्धानका आधारमा किटानी जाहेरी परेका 11 प्रहरी अनुसन्धानपछि थपिएका थप 2 जना विरुद्ध मुद्दा दर्ता भएको चितवन जिल्ला अदालतका श्रेष्ठदार विद्याराज पौडेलले जानकारी दिनुभयो। किटानी जाहेरीमा उल्लेख भएका सबिलाल पौडेल, भीष्मराज पौडेल, रामप्रसाद अधिकारी, परशुराम पौडेल, कालीप्रसाद अधिकारी, हिमलाल अधिकारी, सीता अधिकारी, रामप्रसाद अधिकारी, मेघनाथ पौडेल, सुभद्रा तिवारी, विष्णु तिवारी तथा प्रहरी अनुसन्धानका क्रममा संलग्न देखिएका जानुका पौडेल र रुद्र आचार्य विरुद्ध अभियोग पत्र दर्ता भएको पौडेलले जानकारी दिनुभयो। यसअघि रामप्रसाद अधिकारी र परशुराम पौडेल अजीबलाई प्रहरीले पक्राउ गरी जिल्ला न्यायाधिवक्ता समक्ष पेश गरे पनि अदालतमा मुद्दा दर्ताका लागि पर्याप्त प्रमाण नपुगेको भन्दै आवश्यक परे फेरि उपस्थित गराउने गरी उनीहरूलाई छाडिएको थियो। यसपटक घटनामा संलग्नको पहिचान नखुलेका कारण अभियोग पत्र दर्ता गरेको जिल्ला न्यायाधिवक्ता एक नारायण लम्सालले जानकारी दिनुभयो। प्रहरीले घटनामा स्पेसल टास्क फोर्सका मदन पौडेल, ऋषि लामिछाने र रुद्र आचार्यको संलग्नता रहेको समेत विवरण पेश गरेपछि मुद्दा प्रक्रिया अगाडि बढेको उहाँले जानकारी दिनुभयो। प्रहरीले पौडेल र लामिछानेको सुरक्षा कारबाहीमा ज्यान गएको जानकारी दिएको छ। आचार्य भने बेलायतमा रहेका छन्। बेलायतबाट झिकाउनका लागि प्रहरीले पहल गरे पनि अदालतका वारेन्ट जारी नभई इन्टरपोलमा सूचना पठाउन नमिल्ने भएकाले उनलाई झिकाउन कठिन परेको थियो। अब अदालतले पक्राउ आदेश जारी गरे इन्टरपोलमा सूचना जारी गरी उनलाई पनि झिकाउन सकिने प्रहरीले जनाएको छ। यसैबीच प्रहरीले अनुसन्धान मिसिलसँगै जिल्ला न्यायाधिवक्ता समक्ष पेश गरेका छविलाल पौडेल र भीष्मराज पौडेलका विषयमा आइतबार थुनछेक बहस हुन नसकेपछि उनीहरूलाई प्रहरी हिरासतमा राखिएको छ। आज सार्वजनिक विदा भएकाले भोलि दुवैजनाको बयानपछि थुनछेक आदेश हुने अदालतका श्रेष्ठदार पौडेलले जानकारी दिनुभयो। गोर्खा फजलका कृष्णप्रसाद अधिकारीको 2061 साल जेठ 24 गते चितवनमा हत्या भएको थियो। अधिकारीको हत्यामा संलग्न भएको भन्दै अधिकारीका पिता नन्दप्रसादले जाहेरी दिए पनि प्रहरीले व्यवस्था गरेको थियो। पछि कृष्णका दाजु नूरप्रसादले पनि पुनः किटानी जाहेरी दिनुभएको थियो। त्यस विषयमा समेत प्रहरीले अनुसन्धान नगरेपछि कृष्णका पिता नन्दप्रसाद रामा गङ्गामाया आमरण अनसनमा बसिरहेका छन्। उनीहरूको आमरण अनसन र मानवाधिकार आयोगको निर्देशनपछि प्रहरीले घटनाको अनुसन्धान अगाडि बढाएको थियो। चितवन राष्ट्रिय निकुञ्जले 19 वन्यजन्तु सप्ताह विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाउने भएको छ। चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र र चितवन र नवलप्रासीका वन क्षेत्रमा आजदेखि विभिन्न कार्यक्रम गरी वन्यजन्तु सप्ताह मनाउन लागि हो। यस वर्ष वन र वन्यजन्तु प्रकृतिका आधार भावी सन्ततिलाई हाम्रो उपहार भन्ने नारा तय गरिएको निकुञ्जका सहायक संरक्षण अधिकृत टिकाराम पौडेलले जानकारी दिनुभयो। कार्यक्रम अन्तर्गत आज नयाँ वर्ष 2071 को शुभकामना आदान प्रदान, नेपालको राष्ट्रिय चितवन राष्ट्रिय निकुञ्जको झण्डा, विश्व सम्पदाको झण्डा झण्डोलोत्तन गरिनेछ। त्यसै गरी 2 गते नदी गस्ती, मगरगोही र डल्फिन गणना, घडियाल गोही संरक्षण सम्बन्धी पर्चा प्रकाशन र वितरण, 3 गते सरसफाई सूचना बोर्ड राख्ने, पम्पलेटिङ गर्ने, 4 गते चरा अवलोकन वनस्पति पहिचान स्कुल कार्यक्रम, 5 गते बेसजारी ताल सरसफाई र बैठक अन्तर्क्रिया र्याली गर्ने पौडेलले जानकारी दिनुभयो। यसै गरी 6 गते घडियाल गोही छाड्ने, वन्यजन्तु संरक्षण सम्बन्धी र्याली, सडक नाटक अन्तर्क्रिया र 7 गते गैंडा संरक्षणमा शून्य वर्ष सम्मान प्रशंसा पत्र प्रदान र सप्ताहको समापन गरिने उहाँले जानकारी दिनुभयो। राष्ट्रिय युवा जनस्वयंसेवक चितवनले जनयुद्धकालका मुद्दा बिउताउँदै आफ्ना नेता कार्यकर्तालाई गिरफ्तारी र वारेन्ट जारी गर्ने कार्य तत्काल रोक्न प्रधानमन्त्रीसँग माग गरेको छ। हिजो जिल्ला प्रशासन कार्यालय चितवन मार्फत प्रधानमन्त्री कार्यालयलाई ज्ञापन पत्र बुझाउँदै यस्तो माग गरेको हो। विगत 10 वर्ष सशस्त्र सङ्घर्ष सञ्चालनका क्रममा राज्य पक्षबाट लगाएका मुद्दाहरू फेरि बिउताएर सङ्गठनका अध्यक्ष उदयबहादुर चलाउने लगायतका सयौँको संख्यामा माओवादी नेता कार्यकर्ताको सम्पत्ति रोका गर्ने, पुर्जी टाँस्ने, गिरफ्तारी गर्ने लगायतका कार्यहरू भइरहेको भन्दै यस्तो कार्य तत्काल रोक्न जनस्वयंसेवकले ज्ञापन पत्र मार्फत आग्रह गरेको छ। विस्तृत शान्ति सम्झौता तथा अन्तरिम संविधान विपरीत भइरहेको यो कार्य तत्काल नरोकिए देश द्वन्द्वतर्फ धकलिने राष्ट्रिय युवा जनस्वयंसेवक चितवनका अध्यक्ष किरण पोखरेल केशवले जानकारी दिनुभयो। माओवादी नेता कार्यकर्तालाई गिरफ्तारी गर्न बिउताएका मुद्दाहरू तत्काल खारेज नभए यसले पैदा गर्ने कुनै पनि दुष्परिणामको भागीदारी स्वयं सरकार नै हुने ज्ञापन पत्र मार्फत चेतावनी दिएको छ। नेपाल प्रेस युनियनले सञ्चालन गर्न लागेको मिडिया सेन्टरका लागि आइतबार नेपाल प्रेस युनियन चितवन र नेपाली कङ्ग्रेसका नेताहरूबीच छलफल भएको छ। छलफलका क्रममा नेपाल प्रेस युनियन चितवनका अध्यक्ष नारायण अधिकारीले योजनाबारे जानकारी गराउनु भएको थियो। जनतामा सूचना प्रवाह गरी प्रभावकारी रूपमा मिडिया सेन्टर सञ्चालन गर्न लागेको युनियनका अध्यक्ष अधिकारीले बताउनुभयो। छलफलमा प्रेस युनियन चितवनका सल्लाहकार कार्य समिति र कङ्ग्रेस नेताहरू सहभागी थिए। छलफलमा नेपाली कङ्ग्रेस चितवनका सभापति टेकप्रसाद गुरुङले मिडिया सेन्टरको अवधारणा सकारात्मक भएको भन्दै पार्टीले समन्वयकारी भूमिका निर्वाह गर्ने बताउनुभयो। जिल्लाकै सर्वाधिक पुरस्कार राशिको राष्ट्रिय भलिबल प्रतियोगिता आजदेखि पूर्वी चितवनको वीरेन्द्रनगरमा सुरु हुँदैछ। कालिका सृजनशील युवा परिषदको आयोजनामा वीरेन्द्रनगर 5-3 ग्रुपमा प्रतियोगिता हुन लागेको हो। प्रतियोगितामा विभिन्न राष्ट्रिय टिमहरूसहित 18 टिमले सहभागिता जनाउने परिषदका अध्यक्ष सोमबहादुर पुनले जानकारी दिनुभयो। काभ्रे भलिबल सङ्घ काभ्रे, काठमाडौँको जावला खेल क्लब, काठमाडौँकै ढोरपाटन, कास्की भलिबल सङ्घ पोखरा, पश्चिमाञ्चलको क्षेत्रीय टिम रेनबो समाज नेपाल स्याङ्जा, अभियान युवा समाज नेपाल पुलिस, सनराइज देवघाट, सिंहनाथ गणशक्तिखोर लगायतका टिमले प्रतियोगितामा सहभागिता जनाउने पुनले बताउनुभयो। प्रतियोगितामा प्रथम हुने टिमले नगद 51,000, द्वितीयले नगद 25,000 र तृतीय हुने टिमले नगद 13,000 पुरस्कार पाउने प्रतियोगिताका संयोजक चिज बहादुर गुरुङले जानकारी दिनुभयो। प्रतियोगिताको एक भव्य समारोहका बीच चितवन क्षेत्र नम्बर 1 सभासद एवं पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले उद्घाटन गर्ने कार्यक्रम छ। नयाँ वर्ष 2071 सालको अवसरमा आयोजित मेला अन्तर्गत भलिबल प्रतियोगिता पनि समावेश गरिएको गुरुङले बताउनुभयो। परिषदले नयाँ वर्षको अवसरमा प्रत्येक वर्ष मेला सञ्चालन गर्दै आइरहेको छ। मेलामा विविध सांस्कृतिक कार्यक्रम, हाँस्य प्रहसन, रक्तदान लगायतका कार्यक्रम पनि समावेश गरिएको आयोजकले जनाएको छ। अब पालो अर्पण जनआवाजको अर्पण जनआवाजमा हाम्रो प्रश्न छ, आगामी 20 वर्षमा प्रत्येक नेपाली अहिलेको युरोपेली मुलुकको दाँजमा पुग्ने उद्योग मन्त्री कर्णबहादुर थापाको दावीप्रति तपाईँ के भन्नुहुन्छ? ए गरे सम्भव छ, बी असम्भव कुरा र सी